بسم الله والحمد لله والصلاة والسلام على من لا نبي بعد. أما بعد، رب اشرح لي صدري ويسر لي أمري واحلل عقدة من لساني يفقه قولي. رب زدني علما، سبحانك لا علم لنا إلا ما علمتنا إنك أنت العليم الحكيم. أدبني دائي بھائی دیدی بہنی ہرو ہو، سروپرتھم سبھی قسم کو پرشنسا گنگان اللہ کے لاگی ماتر ہو جو हमरो सृष्टिकर्ता जन्मदाता अन्य दाता र प्रतिपालक हुनुहुन्छ र अल्लाहका दयारा शान्ति होस् कि सबै सन्देश वाहकहरूमाथि जो यस संसारमा ईश्वरका सन्देश लिएर मानवताको सफलताको लागि यस संसारको विभिन्न भागमा छिर्नु भएका थिए र त्यो बाटोमा अनेकौँ किसिमको दुःख र समस्यालाई भोग्नु परेको थियो। त अल्लाहका लाख लाख दया र कृपा र शान्ति होस् तिनीहरूमाथि। सँगै हाम्रो अन्तिम सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम माथि सँगै अल्लाहका दया र कृपा होस् कि अल्लाहका सन्देशवाहकका साथीहरूमाथि त्यसले इस्लाम धर्म र अल्लाहको शिक्षा र तालिमलाई अरूसम्म पुर्याउनका लागि अनेक किसिमको समस्याहरू भोग्नु भएको छ। अल्लाह ताला तिनी सबैमाथि अल्लाहका तिनी सबैमाथि लाख लाख दया र कृपा होस् र अल्लाह तिनीहरूसित राजी होस्। सँगै तिनीहरूमाथि तिनीहरूसँग पनि जो महाप्रलयको दिन कयामतसम्म यो दिन र अन्तिम सन्देश वाहक मुहम्मदका अनुसरण गरिराख्नेका छन्। आदरणीय दाई भाइहरू, आज म तपाईँहरूको सामनेमा साँचो धर्म सत्य धर्म को बारेमा केही कुराहरू राख्न प्रयास गर्दैछु। हुन त धर्मको नाममा यस संसारमा अनेकौँ किसिमका धर्महरू पाइरहेका छन् र मान्छेहरू आफ्नो इच्छाको हिसाबले अनेकौँ किसिमको धर्म पनि मानिराख भएका छन्। तर तीहरूमध्ये कुन चाहिँ सत्य हो, कुन धर्म चाहिँ ईश्वरीय धर्म हो, कुन धर्म चाहिँ अल्लाहको धर्म हो, कुन धर्मले अल्लाहले कुन धर्मलाई रोज्नु भएको छ र कुन धर्म मान्ने व्यक्तिसित अल्लाह ताला खुस हुनुहुन्छ, कुन धर्मात्मा छन् जो अल्लाहको दृष्टिमा प्रिय हुनुहुन्छ र अल्लाहले उसको लागि सबै थोक तयार पार्नु भएका छन्, कुन धर्मात्मा छन् जुन अल्लाहलाई सम्झिराख्नु भएको छ, कुन धर्म मान्ने व्यक्तिवाला छन्, कुन धर्मवाला छन् जो अल्लाहको आदेशलाई मानिराख्नु भएको छ, ती सब कुरा म तपाईँहरूको सामनेमा राख्न आज प्रयास गर्दैछु। तर सर्वप्रथम उसको बारेमा कुरा गर्नुभन्दा अघि केही प्राथमिक कुराहरू, केही सुरुवाती कुराहरू म तपाईँहरूको सामनेमा राख्न प्रयास गर्दछु। इस्लाम धर्म कुनै नौलो धर्म होइन, बरु यस संसारमा जुनसुकै व्यक्ति जता बनिन्छ केही न केही कुराहरू इस्लामको बारेमा सुनेका छन्। अनि खास गरी आतंकवाद र इरहाब र दहशतगर्दीको साथमा जोडेर इस्लाम धर्मको बारेमा जो मिडियाहरूले प्रोपेगन्डा गरेको छ त्यसका कारणले त संसारका कुना कप्चामा इस्लाम धर्म फैलिसकेको छ। अर्थात् इस्लाम धर्मको बारेमा मान्छेले सुनेका छन्, चाहे त्यो खबर चाहे त्यो जानकारी चाहे त्यो चिज जो तिनीहरूको समक्ष पुगेको छ त्यो चाहिँ असत्य किन नहोस्, तर इस्लाम शब्द र इस्लाम धर्म को बारे में सब मान्छे यस संसारमा सुनिराख्नु भएको छ। तो पहिलो कुरा जसलाई म राम्रो तरिकाले तपाईहरुलाई बुझाउन र जनाउन प्रयास गर्दछु त्यो हो कि इस्लाम को शाब्दिक अर्थ, इस्लाम को शाब्दिक अर्थ के हो। इस्लाम धर्म को नाम कुनै विशेष व्यक्ति, कुनै खास व्यक्ति को नाम में राखिएको छैन। जिस प्रकार क्रिश्चियन धर्म को नाम जीसस क्राइस्ट को नाम में राखिएको छ, र बौद्ध धर्म को नाम गौतम बुद्ध को नाम में राखिएको छ, र कन्फ्युसियन को नाम मार्क्सिज्म धर्म कार्ल मार्क को नाम में राखिएको को नाम र आधार में राखिएको छ। इस्लाम धर्म को नाम न त कुनै जाति व कुनै नाम में राखिएको छ। जस्तो कि यहूदियों को यहूदियत जसलाई जुदिजम भनिन्छ को नाम यहूदा समुदाय को नाम में राखिएको छ, र हिंदू धर्म को नाम हिंदू को नाम को आधार ले राखिएको छ। इस्लाम अल्लाह को साँचो धर्म हो, यसैले त्यो अल्लाह को धर्म को मूल सिद्धांत अल्लाह को इच्छा को समक्ष संपूर्ण समर्पण को प्रतिनिधित्व गर्दछ। अरबी भाषा को शब्द इस्लाम को अर्थ हो मात्र एउटा साँचो पूजनीय। इस्लाम को अर्थ हो मात्र एउटा साँचो पूजनीय, अल्लाह को समक्ष समर्पण गर्नु। अब जुन पनि व्यक्ति यस्तो गर्दछ त्यसलाई मुसलमान भन्छन्। इस्लाम को शाब्दिक अर्थ शांति, शांति इस्लाम को शाब्दिक अर्थ शांति को हुन्छ, पीस, दया। इस्लाम को धर्म में यो पनि याद राख्नु पर्छ, या इस्लाम धर्म को बारे में अध्ययन गर्दाखेरि यो कुरा पनि हामीहरुलाई ध्यान में राख्नु पर्छ, यो शब्द शांति जिसको अर्थ हुन्छ अर्थात अरबी में जला इस्लाम भनिन्छ, यो नाम चाहिँ कसले छनौट गरेको छ कि हामीले या कुनै इस्लामिक विद्वानले या कुनै सन्देशवाहकहरूले, होइन, यो अर्थ या यो धर्म को नाम इस्लाम अल्लाह तालाले नै छनौट गरेको छ, अल्लाह तालाले नै चुनेर त्यसलाई इस्लाम को नाम दिएर भनेको छ कि म यो धर्मबाट चाहिँ खुश छु, राजी छु। तो इस्लाम को शाब्दिक अर्थ के भयो शांति को, र जुन व्यक्ति इस्लाम धर्म ग्रहण गर्छ त्यो व्यक्ति शांति को साथ साथ रक्षा को साया में पनि आइहाल्छ। र इस्लाम धर्म को जो परिभाषिक अर्थ छ, इस्लाम धर्म को जो परिभाषिक अर्थ उसको हिसाबले र सँगै इस्लाम धर्म को शाब्दिक हिसाबले अर्थ त्यो हिसाबले पनि हामी विचार गर्छौं भने त के थाहा हुन्छ कि इस्लाम धर्म मान्ने वाला व्यक्ति मुस्लिम जेलाई भन्छ या मुसलमान भन्छ त्यो सत्य माने ईश्वर को लागि आत्म समर्पण गरेको हुन्छ अनि आत्म समर्पण गर्ने व्यक्ति त्यो नै हो जो शांति को प्राप्ति को लागि यस संसारमा शांति र सुरक्षा का जिम्मेवार को लागि जिम्मेवार अस्तित्व को लागि आफ्नो आत्मालाई उसको हवाला गर्दिन्छ सोप दिन्छ तो इस्लाम को अर्थ शांति आत्म समर्पण गर्नु को हुन्छ इस्लाम माया र शांति को धर्म हो इस्लाम मान्छेलाई आत्म समर्पण गर्नको ढंग र तरीका सिकाउँछ कुन तरिकाले मान्छे कसको लागि आत्म समर्पण गर्छ त्यो सबै कुराहरू इस्लामले सिकाउँछ सँगै यदि हामी यो कुरामा चाहिँ विचार गरौँ कि यस संसारमा शांति र सुरक्षा को जो गुरेटे गुरेटेहरू छन् शांति र सुरक्षा का जो बुनियादी कुराहरू छन् शांति र सुरक्षा का जो स्तम्भहरू छन् शांति र सुरक्षा का जो तरिकाहरू छन् त्यो सबै तरिका चाहिँ इस्लाममा पूर्ण रूपले पाइएको छ जबकि अरु धर्महरूमा इस्लाम धर्ममा पाइने कुराहरू हामीले पाउन सक्दैनौँ इस्लामको शाब्दिक अर्थ शान्ति र आत्म समर्पण गर्नु हो र इस्लामको परिभाषिक अर्थ चाहिँ के छ कि अल्लाहको शिक्षा र तालिमलाई स्वीकार्दै उसको आज्ञा पालन गर्दै अल्लाहको लागि आत्म समर्पण गर्नु अर्थात मानवको जीवनमा यदि कसैको आदेश र हुक्म यदि लागू हुनेछ त त्यो मात्र एक अल्लाहको नै हो अल्लाह बाहेक ईश्वर र गाड बाहेक अरु कसैको हुक्म अरु कसैको आदेश अरु कसैको के कुराहरू जुन मानवको जीवनमा चल्न सक्दैनन् र चल्दैन त्यो व्यक्ति नै सत्यमा चाहिँ मुसलमान त्यो व्यक्ति नै चाहिँ के छ रे इस्लाम धर्म मान्ने वाला व्यक्ति हो इस्लाम धर्म मान्ने व्यक्ति आफ्नो जीवनको प्रत्येक भागमा ईश्वरको आदेशलाई खोज्न प्रयास गर्छ ईश्वरको जो प्रकाश छ त्यो प्रकाशलाई खोज्छ किनकि त्यो व्यक्ति यो ठानिसकेको छ कि मेरो जीवनमा कुनै पनि क्षण यस्ता छैनन् जस क्षणमा हाम्रो ईश्वरले हाम्रो अल्लाहले हामीहरूलाई कुनै किसिमको केही रहनुमाई गरेको छ बरु मानव जातिका र संसारका उत्पत्तिकादेखि ब्रह्माण्डको रचने दिनदेखि नै मानवलाई मरुन जेलसम्म सँगै मरेपछि स्वर्ग वा नर्क पुग्ने समयसम्म तकको सबै कुराहरू इस्लाम धर्ममा अस्पष्ट रूपमा बयान गरिएको छ शादी बिहादेखि बच्चा जन्मन र जन्माउनेसम्म र यस संसारमा आँखा खोल्नदेखि मरुन जेलसम्म मरेपछि चिहानसम्म चिहानदेखि महाप्रलयको दिनसम्मको बारेमा कुरा गरेको छ। मानवको खानपिन र बासस्थान, छरछिमेकी सँगै देश, समाज र मानवताको जो अस्पष्ट र सोझो र सत्य शिक्षा दिनुपर्छ या हुनुपर्छ त्यो चाहिँ इस्लाम धर्ममा पाइएको छ। इस्लाम धर्म शान्ति र सुरक्षाको धर्म हो। इस्लाम धर्म एकेश्वरवादको धर्म हो। इस्लाम मानवताको धर्म हो। इस्लाम यस संसारमा शान्ति र सुरक्षा कसरी हुन सक्छ त्यसको स्थापना गर्ने र उसको तालिम दिनेको धर्म हो। यस संसारमा कुनै पनि कुरा, कुनै पनि वस्तु यस्ता छैनन् जो चाहिँ इस्लामको शान्ति र इस्लामको जो छाया छ त्यसको छायामा जीवन बिताउँदैनन्। बरु यस संसारमा जे जति कुराहरू छन् त्यो सबै कुराहरू यदि इस्लामको छाउ तले, इस्लामको छाया तले, इस्लामको साया तले, इस्लामको छत्रमुनि यदि जीवन बिताएको छ त त्यो शान्तिको जीवन बिताएको छ। जसले पनि इस्लाम धर्म बाहेक अरु कुनै बाटो खोज्छन्, इस्लाम धर्मका जो नियम र दस्तुर र कानुन छन्, जो निजाम छन्, त्यो निजाम बाहिर यदि कसैले कुनै अर्को कानुन र दस्तुर खोज्छ त त्यो व्यक्ति कहिले पनि शान्ति न आफ्नो मनमा पाउन सक्छ, न आफ्नो देशमा पाउन सक्छ, न आफ्नो समाजमा पाउन सक्छ, न आफ्नो घरमा पाउन सक्छ, न आफ्नो परिवारमा पाउन सक्छ। इस्लाम धर्म घर परिवार, समाज, छोरा छोरी, बुवा आमा, छर छिमेकी र सँगै यस संसारमा पाइने जे जति जीव जन्तु छन् सबैमा शान्ति र शान्तिको शान्ति देख्न खोजेको छन् र ती कुराहरूमा शान्ति कसरी पाउन सकिन्छ भने त्यसको इस्लामले अस्पष्ट रूपमा वर्णन गरिएको छ। यदि इस्लामको शाब्दिक अर्थ आत्मसमर्पण गर्नुलाई हामी लिन्छौँ भने हामीहरूलाई यो कुरा स्पष्ट हुन्छ, हामीहरूमाथि यो कुरा प्रकाश र सूर्यको प्रकाश जति नै स्पष्ट भएर सामनेमा आउँछ। यो संसारमा ईश्वरले जे जति कुराहरू रच्नु भएका छन्, जे जति कुराहरूलाई सृष्टि गर्नुभएको छ त्यो सबै कुराहरू मुस्लिम नै हुन्। यहाँसम्म के मानव मानिसको अङ्गमा भएका जे जति कुरा छन् सबै नै मुस्लिम हो। आँखा पनि मुस्लिम हो, मुख पनि मुस्लिम हो, कान पनि मुस्लिम हो, खुट्टा पनि मुस्लिम हो, हात पनि मुस्लिम हो र नाक पनि मुस्लिम हो, जीव पनि मुस्लिम हो, प्रत्येक अङ्ग जो मानवको जीवनमा छ त्यो अङ्गका हर एक भाग मुस्लिम छ। किन र यदि हामी विचार गरौँ त हामीलाई थाहा हुन्छ इस्लामको अर्थ आत्मसमर्पण गर्नु। आत्मसमर्पण गर्नुको अर्थ जो आदेश छ त्यो आदेशलाई मान्नु र मानेर त्यो कुरालाई जीवनमा लागू गर्नु, आफ्नै मन, आफ्नै इच्छा र आफ्नो चाहनाले केही कुरा नगर्नु। आँखाको काम देख्नु हो, अल्लाह तालाले आँखालाई देख्नको कामको लागि सृष्टि गर्नु भएको छ। हामी विचार गरौँ कि अल्लाह तालाले आँखालाई जुन कुराको लागि सृष्टि गरेको छन् र जुन ठाउँमा फिट गरेको छ त्यो काम र त्यो ठाउँमा छ कि छैनन्, त्यो आँखाले त्यो काम गरिरहेको छ कि छैनन्, त्यो आफ्नो ठाउँमा छ कि छैनन्, मुखको काम जो छ त्यो मुखले गरिराखेको छ कि छैनन्, हातको जो काम छ त्यो हातले त्यो काम गर्छ कि गर्दैनन्, खुट्टाको जो काम छ त्यो खुट्टाले आफ्नो काम गरिराखेको छ कि छैनन्, हृदयको जो काम छ त्यो हृदयले आफ्नो काम गरिराखेको छ कि छैनन्। अर्थात् आफ्नो जीवमा विचार गरेपछि हामीहरूमाथि यो कुरा स्पष्ट हुन्छ कि हाम्रो अङ्गका प्रत्येक अङ्गहरू ईश्वरीय आदेशको पालन गर्दैछन् र ईश्वरको लागि आत्मसमर्पण गरेर ईश्वरलाई सम्झिराखेका छन्। ईश्वरका भक्ति गरिराखेका छन्, तर हामी मानव छन्, हामी मानव छन्, ईश्वरका सबभन्दा प्यारो र ईश्वरका सबभन्दा सर्वश्रेष्ठ प्राणी र ईश्वरका सबभन्दा कदरदान प्राणी चाहिँ हामी मानव भएर पनि हामी यस संसारमा ईश्वरका अनेकौँ किसिमका अनुग्रहहरू, ईश्वरलाई चिन्ने अनेकौँ किसिमका कुराहरूलाई पनि हामी आफ्नो आँखाले हेर्दैछौँ, हामी आफ्नो खुट्टाले त्यो कुराहरूमाथि हिँड्दछौँ, हामी हातले आफ्नो हातले त्यो कुराहरूलाई समात्दछौँ, हामी त्यो कुराहरूलाई आफ्नो चाख्ने शक्तिबाट चाहिँ के चाखिराखेका छन्। हामी आफ्नो बुद्धि र दिमाग र मस्तिष्कको जो कुराहरू छन् त्यो कुराहरूबाट हामीले बुझिराखेका छन् र पनि चाहिँ हामी ईश्वरको पूजा गर्दैनौँ भन्नका लागि हामीहरूमध्ये यस संसारमा जे जति व्यक्ति छन् सबैले चाहिँ ईश्वर एक हो, एक ईश्वरको नै भक्ति गर्नुपर्छ। हाम्रो सृष्टिकर्ता चाहिँ एक ईश्वर नै हुन्, हामीलाई हाम्रो अन्य दाता चाहिँ एक ईश्वर नै हुन्, हाम्रो चाहिँ मरण जीवनको मालिक चाहिँ एक ईश्वर नै हुन्, हाम्रो चाहिँ यस संसारमा जो हाम्रो लाभको लागि र हानिकारकको लागि जो हामीहरूको लाभ र हानिकारकको कुराहरू छन् त्यो सबै कुराहरूको सृष्टि गर्ने चाहिँ ईश्वर नै हुन्। यो कुरा हामी भन्नका लागि भन्छन्, यस संसारमा पहाडहरू, नदी नालाहरू, समुन्दरहरू, सागरहरू, रुख बिरुवाहरू, चराचुङ्गुहरू र यस संसारमा अनेकौँ किसिमका पन्छीहरू जे जति छन् सबैका सृष्टिकर्ता चाहिँ एक ईश्वर नै हो भनेर हामी भन्नका लागि भन्छौँ। तर जब ईश्वरको भक्ति, ईश्वरको पूजा, ईश्वरको धर्म मान्नको कुरा आउँछ तब हामी आफ्नो समाजको कुरा गर्छौँ, आफ्नो बुवा आमाको कुरा गर्छौँ, आफ्नो छोरा छोरीको कुरा गर्छौँ, आफ्नो श्रीमतीको मोहको कुरा गर्छौँ, आफ्नो बुढीको माया र प्रेमको कुरा गर्छौँ, आफ्नो दाइ भाइको नातबातको कुरा गर्छौँ। तर म भन्छु कि मेरो दाइ भाइ होस्, मेरो बुवा आमा होस्, मेरो छरछिमेकीका व्यक्ति होस्, मेरी बुढी होस्, मेरो छोरा छोरी होस्, यस संसारमा जेसुकै पनि छन् त्यसले हामीले मायाका जाल भनिन्छन्। त्यो कुराहरू यस संसारमा हाम्रो के कामको छ, के कामको लागि हो, हाम्रो के कामको लागि हो? मरेपछि हाम्रो साथमा कसले जाने हो? हाम्रो साथमा कुनै व्यक्ति जाने छैनन्। यदि जाने छ भने त हाम्रो कर्म जाने हो, त हामी आफ्नो धर्मलाई चिन्न प्रयास गरौँ, ईश्वरले रोजेको धर्मलाई विचार्न प्रयास गरौँ र त्यसलाई खोजेर अपनाउन प्रयास गरौँ। किनकि इस्लाम धर्म शान्तिको धर्म छ र इस्लाम धर्म मायाको धर्म छ, इस्लाम धर्म आत्मसमर्पण गर्नको धर्म छ, इस्लाम धर्म ईश्वरीय धर्म हो, इस्लाम धर्म ईश्वरले पठाइएको धर्म हो, इस्लाम धर्म आदमदेखि अन्तिम सन्देशवाहकसम्म आएका जे जति सन्देशवाहकहरू, अगम वक्ताहरू, ऋषि मुनिहरू, महापुरुषहरू छन् तिनीहरूको धर्म हो र ईश्वरले रोजेको धर्म हो। इस्लाम धर्मको कारणले नै मानव चाहिँ दुवै संसारमा सफलता प्राप्त गर्न सक्छ, यदि छैन भने त कहिले सफलता प्राप्त गर्न सक्दैनन्। र इस्लाम धर्म नै मात्र त्यो धर्म हो जुन धर्म अल्लाहले रोजेका छन्। त म इस्लाम धर्मको शाब्दिक अर्थको कुरा गर्दै म तपाईँहरूको सामनेमा भनेका थिएँ कि इस्लाम धर्म चाहिँ शान्ति, इस्लामको जो अर्थ छ त्यसको अर्थ चाहिँ शाब्दिक अर्थ चाहिँ शान्ति हो, आत्मसमर्पण गर्नुको हो र आत्मसमर्पणको हिसाबले नै यसको चाहिँ परिभाषिक अर्थ के हुन्छ कि अल्लाहको लागि, ईश्वरको लागि उसले पठाएका शिक्षा र तालिम र आदेशको पालन गर्दै उसको लागि आत्मसमर्पण गर्नु, यो चाहिँ के छ इस्लाम धर्मको परिभाषिक शब्द हो। यस प्रकार अवलोकन गरेपछि थाहा हुन्छ कि इस्लाम धर्म कुनै नौलो धर्म होइन। जसलाई सन्देशवाहक श्रीमान मौसूब मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम ले अरबमा सातवीं शताब्दी ईस्वीमा स्थापित गरेको हो। बरियो अल्लाह को साँचो धर्म हो, जसलाई त्यस वक्त उनको अन्तिम रूपमा फेरि व्याख्या गरेको थियो। इस्लाम ने यो धर्म हो जसको शिक्षा सन्देशवाहक श्रीमान आदम अलैहिस्सलाम लाई दिएको थियो, जुन कि मानव जातिको आदि पुरुष हुनुहुन्थ्यो अनि अल्लाह को पहिलो पैगम्बर सन्देशवाहक पनि हुनुहुन्थ्यो। अल्लाहले मानव जाति को लागि जति पनि पैगम्बर सन्देशवाहक को रूप पठाइएको छ तिनी सबैको धर्म इस्लाम नै थियो। इस्लाम को यस धर्म को नाम पछि को मानव जाति मध्य कसैले पनि राखेको छैन, बरु आफै अल्लाहले नै यस धर्म को नाम राखेको हो। जस्तो कि अल्लाहले आफ्नो अन्तिम वही प्रकाशनामा अर्थात कुरानमा बयान गरिएको छ, अल्लाह तलाका शुभ भनाई छन्, अल्योमा अकमलतु लकुम दीनकुम वातमम्तु अलैकुम निअमती वरदीतु लकुम इस्लाम दीनन, अर्थात आजको दिन मैले तपाई तिम्रो लागि तिम्रो धर्म पूर्ण गरिदिएको छु र आफ्नो उपहार नियमतलाई तिमीहरूमाथि पूर्ण गरेको छु र तिम्रो लागि इस्लाम धर्मलाई रोजेको छु, इस्लाम धर्मलाई धर्मको रूपमा रोजेको छु। अल्लाह तआलाले अर्को ठाउँमा भन्नु भएको छ, वमै यबतक गैर अलइस्लाम दीनन फलन युक्बल मिन, यदि कुनै पनि व्यक्ति वा मानिसले इस्लाम धर्मको अतिरिक्त अरू कुनै धर्म रोज छ भने, अरू कुनै धर्म खोज छ भने त अल्लाह तआलाले भन्नुहुन्छ कि अल्लाह तआलाको नजदीक त्यो धर्म चाहिँ अस्वीकृत छ, अल्लाह तआलाले त्यो धर्मलाई स्वीकार्नेवाला छैनन्। अल्लाह तआलाले कुरान मजिदमा हजरत इब्राहिम अलैहिस्सलामको बारेमा भन्नुभएका छन्, मा कान इब्राहिम यहुदियन वला नसरानियन वलाकिन कान हनीफन मुस्लिमन। इब्राहिम अलैहिस्सलाम जो सन्देशवाहक हुनुहुन्छ उहाँ चाहिँ यहुदी थिएन र इसाई पनि थिएन, बरी त्यो पक्कै मुसलमान हुनुहुन्थ्यो। यहुदीहरूको भनाइ चाहिँ के छ कि इब्राहिम अलैहिस्सलाम जो अल्लाहका सन्देशवाहक हुनुहुन्छ उहाँ चाहिँ यहुदी हुनुहुन्थ्यो, तर सत्य कुरो चाहिँ के छ कि उहाँ यहुदी हुनुहुन्थेन, बरु चाहिँ उहाँ ईश्वरका आज्ञा पालक हुनुहुन्थ्यो र सत्य धर्मलाई पुज्नुहुन्थ्यो र सत्य धर्मको हिसाबले यस संसारमा जीवन बिताएर जानु भएको छ र अरूलाई पनि त्यो कुराहरूको निम्तो र निमन्त्रण दिनुभएको छ। यदि कसैले इस्लाम धर्मलाई रोज्न खोजेको छ भने त्यो इब्राहिम अलैहि इस्लामको शिक्षालाई पढौ, उसलाई थाहा हुन्छ कि इब्राहिम अलैहि इस्लामको जो शिक्षा थिए, इब्राहिम अलैहि इस्लामले जो तालिम दिनुहुन्थ्यो, इब्राहिम अलैहि इस्लाम जो प्रकाशना लिएर यस संसारमा आउनु भएको थियो त्यो प्रकाशनामा र अन्तिम सन्देशवाहक मोहम्मद सल्लल्लाहु अलैहि वसल्लमको प्रकाशनामा कुनै अन्तर छैन। बाइबलमा तपाईँ केही पनि पाउनुहुन्न कि अल्लाहले पैगम्बर सन्देशवाहक श्रीमान मूसा अलैहिस्सलामका अनुयायीहरू वा समर्थक अथवा सन्तानहरूलाई यो भन्नुभएको हो कि उनीहरूको धर्म यहुदी यत हो, अरू न त ईसा अलैहिस्सलामका अनुयायीहरू यस असला अनुयायी या समर्थकहरूलाई भन्नुभएको हो कि उनीहरूको धर्म इसाई हो। वास्तवमा क्राइस्ट त ठिक नाम पनि होइन र जेसस पनि शुद्ध नाम होइन। क्राइस्ट शब्द युनानी भाषाको शब्द कर्स्टुबाट निस्किएको छ, जसको अर्थ हो दीक्षित। यसको मतलब यो भयो कि क्राइस्ट शब्द हिब्रू इब्रानी भाषाको शब्द मसीहको अनुदित शब्द हो। यसै प्रकार जेससको नाम हिब्रू भाषाको नाम इसाऊ को लातिनी अनुवाद हो, तर सजिलोपनाको लागि यस पुस्तकमा तर सजिलोपनाको लागि यस पुस्तक र यस वक्तव्यमा पैगम्बर सन्देशवाहक हजरत ईसा अलैहिस्सलाम उहाँमाथि अल्लाहका शान्ति होस्को लागि जेससको नाम नै प्रयोग गरेको छ। जहाँसम्म उनको धर्मको प्रश्न छ भने त्यही हो जसको शिक्षा उनीले आफ्ना अनुयायीहरू तथा समर्थकहरूलाई दिएका थिए। आफ्ना पूर्वत सन्देशवाहकहरू जस्तै उहाँले पनि आफ्नो समर्थकहरूलाई यो शिक्षा दिएका थिए कि तिनी अल्लाहको इच्छाको सम्मुख आफ्नो इच्छालाई समर्पित गरिदियो, अनि यही त इस्लाम हो। उनीले मानिसहरूलाई यो चेतावनी पनि दिनुभएका थिए कि तिनीहरू मानिसद्वारा निर्मित झुठा भगवानहरूबाट टाढा रहन्। न्यू टेस्टमेन्ट अनुसार उनीले आफ्ना अनुयायीहरू समर्थकहरूलाई यो प्रार्थना सिकाएका थिए, पृथ्वीमाथि तिमीसँग उस्तै व्यवहार हुनेछ जस्तो जन्नत स्वर्गमा हुन्छ। अल्लाहको समक्ष मानिसले आफ्नो इच्छालाई समर्पित गरिदिनु नै इबादत पूजा उपासनाको सार हो। अत अल्लाहको अलौकिक धर्म इस्लामको मूलभूत सन्देश यो हो कि मात्र अल्लाहको पूजा गर्नु र प्रत्येक यस्तो पूजाबाट बच्नु पर्छ जसको निर्देशन अल्लाह बाहेक अरू व्यक्ति पठाउ अथवा अन्य कुनै वस्तुको तर्फ होस्, किनकि ब्रह्माण्डको रचयिता अल्लाह बाहेक जो सुकै होस् त्यो सबै अल्लाहको रचना हो। अत यो भन्न त सकिन्छ कि इस्लामको सन्देशको सार निचोड हो, यो हो कि सृष्टिको पूजाबाट टाढा भएर मात्र सृष्टाको पूजा गर्नु अनिवार्य छ। मात्र अल्लाहले नै उपासना योग्य छ किनकि उसको इच्छाबाट नै मानिसको प्रार्थना पूर्ण हुन्छ। यदि कुनै मानिस कुनै रुखबाट प्रार्थना गरोस् र उत्तरमा उसको इच्छाको पूर्ति हुन्छ भने यो रुखको महिमा होइन बरु अल्लाहको उसको प्रार्थना र इच्छालाई पूर्ण गरेको हो बुझ्नु पर्दछ। मेरो भाइ र मेरो दिदी बहिनीहरू हो, म तपाईँहरूको सामनेमा यो संक्षेपमा इस्लामको बारेमा केही कुराहरू राखेर आज यतैबाट विदा लिन्छु। भोलि पर्सि फेरि म तपाईँहरूको सामनेमा इस्लामको शाब्दिक अर्थ र इस्लामको बारेमा केही कुराहरू राख्न प्रयास गर्छु। त्यसपछि तपाईँहरूको सामनेमा यो कुरा स्पष्ट पनि भइहाल्नेछन् कि सत्य धर्म चाहिँ यदि छ भने यस संसारमा त्यो चाहिँ इस्लामको धर्म हो। इस्लाम नै सत्य धर्म हो। इस्लाम र मुसलमान र इस्लाम, मुसलमान केलाई भन्छ इस्लाम धर्मलाई मान्ने, इस्लाम धर्मको शिक्षा र तालिमलाई जीवनमा लागू गर्ने व्यक्तिलाई चाहिँ के अरे मुसलमान भनिन्छन्। र मुस्लिम पनि त्यो हो जो ईश्वरको लागि आत्मसमर्पण गर्छन्। त तपाईँ पनि मुस्लिम हुनुहुन्छ, तपाईँको जिउमा जे जति कुरा छ सबै नै मुस्लिम छ, फेरि तपाईँ किन मुस्लिम हुनुहुन्न, फेरि तपाईँ किन त्यो ईश्वरको बाटोलाई रोज्नु भएको छैनन् जसको बारेमा गवाही चाहिँ हाम्रो दिमाग, हाम्रो बुद्धि, यस संसारमा भएका जे जति कुराहरू छन् सबैले दिइराख्नु भएको छ। यस संसारमा भएका व्यक्तिहरू जे जति छन् त्यो सबै चाहिँ संसारसम्मको लागि नै हो, मरेपछिको जीवनमा कुनै पनि व्यक्ति काम आउने छैनन्। यदि काम आउने हो त त्यो हाम्रो कर्महरू हो, त हामी आफ्नो कर्मलाई राम्रो पारोस् पार्न प्रयास गरौँ, हामी आफ्नो कर्मलाई राम्रो पार्न प्रयास गरौँ त हामीले ईश्वरलाई खुश पार्न जो बाटोहरू छन् त्यो बाटोलाई रोज्न प्रयास गरौँ, किनकि हाम्रो रचयिता, हाम्रो सृष्टिकर्ता, हाम्रो अन्नदाता, हाम्रो मृत्युदाता र यस संसारका चालक चाहिँ ईश्वर नै हुनुहुन्छ। ईश्वर बाहेक अरू कोही छैनन्। यस संसारमा जे जति छन् त्यो सबै धोका नै हो। अल्लाह त अल्लाह अल्लाहसँग हामी प्रार्थना गरौँ र दुवा गरौँ कि अल्लाह हामीहरूलाई सत्य धर्मको मार्गदर्शन गराइदियोस्। यस संसारका जो विभिन्न किसिमका मायाको जो जालहरू छन् त्यो मायाको जालबाट निकालेर ईश्वरको जो जाल छ त्यो जालमा फसाइदियोस्, ताकि हामी ईश्वरलाई खुस पारेर यस संसारमा जे जति व्यक्तिहरू छन् त्यो सबैलाई खुस पार्न सकोस्। ईश्वरको इच्छा अनुसार र इच्छा ईश्वरको इच्छा अनुसार हाम्रो इच्छा भयो भने त हामी दुवै ठाउँमा लोक र परलोक दुवै ठाउँमा हामी सफलता प्राप्त गर्नेछौँ। यदि त्यस्तो भएन फेरि हाम्रो यहाँहरूको लागि दुःख र रुसना रुसवाई र कठिनाईको नै समस्या हुन्छ। अल्लाह ताला हाम्रो हाम्रो शुभ कार्यहरूलाई स्वीकार गरोस् र हामीहरूलाई सोझो मार्गको दर्शन गराइदियोस्। आमिन। सल्लल्लाहु ताला अला नबी मुहम्मद वबारिक वसल्लम।